Book 2 42 42 زيارة المدينة شهراتيل فير فتكا شهراتيل فير فتكا هل يفتح السوق أيام الأحد؟ رويواري بازار چالو استو کا؟ رويواري بازار چالو استو کا؟ هل يفتح المعرض أيام الاثنين؟ سومواري جترا چالو استے کا؟ سومواري جترا چالو استے کا؟ هل يفتح المعرض أيام الثلاثاء؟ منگلواري پردرشن چالو استے کا؟ منگلواري پردرشن چالو استے کا؟ هل تفتح حديقة الحيوان أيام الأربعاء؟ بودواري پرانی سنگرہالے اگڑے استے کا؟ بودواري پرانی سنگرہالے اگڑا استے کا؟ هل يفتح المتحف أيام الخميس؟ وستو سنگرہالے گرواری اگڑے استے کا؟ وستو سنگرہالے گرواری اگڑا استے کا؟ هل يفتح الجاليري أيام الجمعة؟ चित्रदालन शुक्रवारी उघडं असतं का? चित्रदालन शुक्रवारी उघडं असतं का? هل يسمح بالتصوير؟ इथे छायाचित्र घेण्याची परवानगी आहे का? इथे छायाचित्र घेण्याची परवानगी आहे का? هل ينبغي دفع رسم دخول؟ प्रवेश शुल्क भरावा लागतो का? प्रवेश शुल्क भरावा लागतो का? كم يكلف رسم الدخول؟ प्रवेश शुल्क किती आहे? प्रवेश शुल्क किती आहे? هل يوجد تخفيض للمجموعات؟ समूहांसाठी सूट आहे का? समूहांसाठी सूट आहे का? هل يوجد تخفيض للأطفال؟ मुलांसाठी सूट आहे का? मुलांसाठी सूट आहे का? هل يوجد تخفيض للطلبة؟ विद्यार्थ्यांसाठी सूट आहे का? विद्यार्थ्यांसाठी सूट आहे का? ما هذا المبنى؟ ती इमारत कोणती आहे? ती इमारत कोणती आहे? كم عمر هذا المبنى؟ ही इमारत किती जुनी आहे? ही इमारत किती जुनी आहे? من بنى هذا المبنى؟ ही इमारत कोणी बांधली? ही इमारत कोणी बांधली? انا مهتم بالهندسة المعمارية. मला वास्तुकलेत रुची आहे. मला वास्तुकलेत रुची आहे. انا مهتم بالفن ملا कलेत रुची आहे ملا कलेत रुची आहे انا مهتم بالرسم ملا चित्रकलेत रुची आहे ملا चित्रकलेत रुची आहे